चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा को देखेंगे। बरी ऊना बेगुनाह मासूम बरी जिम्मा बारा हमजा रूट है। इसम जमा है, इसका मुफरत है बरी उन। असुम्मा बहरे लोक स्वात मीम मीम रूट है। इसम सिफ्त जमा। अल उम्या अंधे लोक आइन मीम या। इसम सिफ्त जमा है ये भी। सातन एक घड़ी या एक घंटा, मुराद क़यामत का दिन है। सीन वाव आइन इसम नकिरा। मुहतदीन हिदायत याफ्ता लोग। हा दालिया इसम फाइल जमा मुजक्कर। इसम फाइल जमा मुजक्कर। अलकिस्त अदल और इंसाफ। काफ सीन तोए रूट है। इसम मस्तर है। अजल उन मुद्दत मुकर्रर या वक्त मुकर्रर। हमजा जीम लाम हमजा जीम लाम इसम नकिरा है। बयातन रात के वक्त बा या तारूट इसम मस्तर। नहारन सुबह के वक्त नून हारा इसम मस्तर। अलखुल्त दवाम और हमेश की। खा लाम दाल इसम मस्तर। मोजिज़ीन आजिज करने वाले। आइन जीमजा इसम फाइल जमा मुजक्कर। चलिए जी अफाल को देखते हैं। यस्तमीउना वो गौर से सुनते हैं। सीन मीम आइन रूट। बाब इस्तिफ़ाल इस्तिमाअन मस्तर। फेल माजी जमा मुज़क्कर गायब। तुस्मिउ तुम सुनवाते हो। सीन मीम ऐन बाब इफ़ाल इस्माअन मस्तर। फ़ेल मुदारे वाहिद मुज़क्कर हाज़िर। युबसिरून वो देखते हैं। बासवादरा बाब इफ़ाल इबसारन मस्तर। फ़ेल मुदारे जमा मुज़क्कर गायब। यलबसू वो ठहरे। लाम बासारूट बाब समिया। लबसन मस्तर। फ़ेल मुदारे जमा मुज़क्कर गायब। यतआरफूना वो जान पहचान करेंगे। आइन राफा यानी आपस में का लफ्ज़ आएगा उसमें। बाब तफाउल तआरफन मस्तर। फ़ेल मुदारे जमा मुज़क्कर गायब। नुरियन्नका हम दिखाएं आपको। रा हमज़ा या बाब इफ़ाल। اراء ان مصدر فعل مضارع جمع متکلم نعید ہم وعدہ دیتے ہیں واو عین دال باب ضرب وعدا مصدر فعل مضارع جمع متکلم نتوفینک ہم فوت کر دیں آپ کو واو فایا باب تفاعل توفا مصدر فعل مضارع جمع متکلم یستاخرون وہ تاخیر کرتے ہیں حمزہ خارو باب استفعال استخارن مصدر فعل مضارع جمع مذکر غائب یستقدمون وہ آگے بڑھتے ہیں قاف دال میم باب استفعال استقدامن مصدر فعل مضارع جمع مذکر غائب یستعجلو وہ جلدی کرتا ہے عین جیم لام باب استفعال استجالن مصدر فعل مضارع واحد مذکر غائب وقع وہ گر پڑا واو قافین باب فتح وقوع مصدر فعل ماضی واحد مذکر غائب تجزونا تم جزا دیے جاتے ہو جیم زا یا حمزہ دونوں باب داربا جزا ان مصدر فعل مدارے مجھول جمع مذکر حاضر یستم بی اونا کا وہ آپ سے پوچھتے ہیں نون با حمزہ باب استفعال استم با ان مصدر فعل مدارے جمع مذکر غائب بس جی چلیے رکوع اور آیتوں کے ٹاپک کو دیکھتے ہیں رکوع کا ٹاپک ہے یہ جھٹلانے والے آیت 41 سے 44 ان کا ٹاپک ہے مشرکین سے اجتناب فرمائیے یعنی ان سے ایک طرف ہو جائیے آیت 45 جب سب اپنی قبر سے اٹھیں گے آیت 46 اور 47 اللہ تعالیٰ ہی قادر مطلق ہے آیت 48 سے 52 بے معنی سوال کرنے والوں کو جواب اور آیت 53 تم اللہ کو عاجز نہیں کر سکتے مقاصد دیکھیں گے پہلا مقصد ہے بحث برائے بحث سے بچنے کے لیے